जनताको रेडियो यो देउराली 101 मेगाहर्ज सित्तैमा गाँसिन्छन् नाता रित्तो भएर फेरिन्छन् सित्तैमा गाँसिन्छन् नाता रित्तो भएर फेरिन्छन् फूलहरू झर्छन् बाँकी काँडा बनेर घेरिन्छन् सित्तैमा गाँसिन्छन् नाता रित्तो भएर फेरिन्छन् फूलहरू झर्छन् बाँकी काँडा बनेर घेरिन्छन् कसैलाई चोखो माया गर्छु भन्ने प्रेमीहरू कसैलाई सुखु माया गर्छु भन्ने प्रेमीहरू सित्तैमा गाँसिन्छन् नाता रित्तो भएर फेरिन्छन् फूलहरू झर्छन् बाँकी काँडा बनेर घेरिन्छन् कसैलाई सुखु माया गर्छु भन्ने प्रेमीहरू कठै परा एक दिन तमासा बनेर हेरिन्छन् सित्तैमा गाँसिन्छन् नाता रित्तो भएर फेरिन्छन् फूलहरू झर्छन् बाँकी काँडा भनेर घेरिन्छन् फुलले घेरिछु भन्नेले पीताम्बरले बेलाउ सँगै बाँछु भन्नेले ममरेको हेर्न आऊ सँगै बाँछु भन्नेले ममरेको हेर्न आऊ फुलले घेरिछु भन्नेले मेरा इच्छा र रहरहरू बेलुन सरी फुटे र हावामा मिसिए बेलुन फुटेको भन्दा मलाई मेरा इच्छा र मन फुटेकोमा बढी पिर लाग्यो मेरा इच्छा तिमीसँग पुग्नै नपाई फुटे अब आफ्ना इच्छाहरू केमा बाँधेर उडाऊ मैले हुन त अन्तर्दृष्टि भएकी तिमीले आफै जानेर मेरा इच्छाहरू पूरा गरिदिँदा तिम्रो के बिग्रिन्थ्यो र फेरि अर्को मनले सोच्छ संसारमा यति धेरै मानिस छन् तिमीले ककसको इच्छा आफैले बुझेर पूरा गर्न सक्छौ सायद म तिम्रो मनमा बसेको भए तिमीसम्म पुर्याउन मैले उडाएका इच्छाहरू यसरी फुट्दैनथे होला एकहोरो प्रेम गर्ने मनका इच्छाहरू पनि अपवित्र हुँदा रहेछन् क्यारे आज यस्तो लागिरहेछ म आफ्नै इच्छाहरूको मलामी गएर फर्केको छु आजभोलि किन आफ्नै शरीर आफैलाई एकदम भार हुन्छ सायद शरीरभन्दा पनि गरुङ्गो पिर बोकेको छु मैले अँध्यारोमा मैले कति पटक आफ्नै छायालाई हेरेको छु त्यति बेला आफूभन्दा पनि रङ्गीन लाग्छ आफ्नै छाया रङ्गहीन मेरो शरीरमा कालो रङ्ग भरे जस्तै तिमीले त दया गरेनौ गरेनौ अफसोस मलाई भगवानले पनि दया गरेनन् मैले गरेका गल्तीहरू देखेर छक्क पर्नेहरू र ताली पिट्नेहरू धेरै भेटे तर कसैले पनि हात समातेर त्यो बाटो हिँड्नुहुन्न बाबु ठेस लाग्छ भन्नेहरू कोही पनि भेटिन मैले हो यस्तै मानिसहरूको खोजीमा छु म अचेल तर आजसम्म पनि भेटेको छैन र पनि मैले खोजिरहनेछु मान्छेहरू हुँदै नभएको भगवानको अस्तित्व त स्वीकारिरहेछन् भने मैले त मात्र एउटा दुःख सुखको साथी खोजेको हुँ मैले त्यो नपाउला तर पर्खाइमा जिन्दगी बिताउन त सक्छु नि कुनै समय मुनाले मदन पर्खिए जस्तै यो पर्खने भन्ने कुरालाई पनि मनले सहर्ष स्वीकार्नै नसक्ने जनतन बीच बाटोमा उभ्याएर एकैछिनपछि आउँछु भनेर हिँडेको मान्छे समय निकै घर्किसक्दा पनि फर्केर आउँदैन जब समयका केही चोक्टाहरू मात्र बाँकी रहन्छन् अनि फर्केर त आउँछ तर आउँदा आउँदै एउटा निकै ठूलो ग्रहण लिएर आउँछ अनि आफूलाई निर्दोष साबित गर्दै समयलाई मात्रै दोष दिइरहन्छ आफ्नो पुनः प्रयासमा समय शत्रु भएको बावजुद आफू आउन नसकेका कुराहरू प्रस्ट्याउँछ हो यसरी नै तोडिन्छ नाताहरू अनि सिउँदो रङ्ग्याउने सपनाहरू पनि आश्वासन दिँदै भन्छ सम्बन्ध पुरानो हुन्छ बिचैमा छोडेर जान्छ फर्किँदा बिरानो हुन्छ आश्वासन दिँदै भन्छ सम्बन्ध पुरानो हुन्छ, विजयमा छोडेर जान्छ फर्किँदा बिरानो हुन्छ, सिउँदो रङ्ग्याउने सपना चकना चुर बनाएर एक दिन त आउँछ तर अर्कैको दिवानो हुन्छ, एक दिन त आउँछ तर अर्कैको दिवानो हुन्छ। तिम्रो सिउँदो रङ्गाउने रहर पुरी दियो भिक्षा दियो भिखारीलाई फेरि आफै खुसी दियो, भिक्षा दियो भिखारीलाई फेरि आफै खुसी दियो। तारा छर्छु भन्नेले काँडे तारले बेलनाओ, मनमा राख्छु भन्नेले मसाङ हातमा हेर्न आओ, मनमा राख्छु भन्नेले मसाङ हातमा हेर्न आओ, फुलले घेर्छु भन्नेले। सफलताका अवकाशहरू कर्मश निख्रँदै गए, बोलाएर गराएका भिन्नताहरू प्रष्टसँग देखिए, आखिर कति दिन रहन्थ्यो र एकहोरो प्रेम, आज बल्ल थाहा पाए सबै कुरा दिन सकिन्छ तर प्रेम दिन सकिन्न, आँसु पुस्न सकिन्छ आँसुको मूल रोक्न सकिन्न, सामाजिक व्यवहारमा तिमीलाई भन्दा मलाई केही फरक परेको छैन, प्रेम त भित्री कुरा हो आफै हुने कुरा हो, फेरि यहाँ आएर सोच्छु आफै हुने प्रेम एक दिन आफै टुटेर जाँदो रहेछ, न प्रेम भएको थाहा हुन्छ न प्रेम छुटेको थाहा हुन्छ, जिन्दगीमा आउँदा कसैसँगबाट खुसी पैँचु ल्याएको मान्छेले के को खुसी छोडेर जान्थ्यो र, बरु देखावटी तमसुक बनाएर आफूसँग भएका खुसीहरू पनि ऋणको नाम दिएर लैजान्छ र कहिले फिर्ता गर्दैन। सुनेको थिएँ प्रेम खोज्ने कुरा होइन चोर्ने कुरा होइन, यो त नखोसी नसोरी र नमागी आफै पाइने कुरा हो, 18 शताब्दीको भनाइसँगै रहेछु अझै म, जिन्दगीमा कोही नआएका होइनन् तर मैले तिनको वास्तै गरिन, मात्र एउटा कुरा लगातार सम्झिरहे, प्रेम आफै हुन्छ, हौ प्रेम आफै हुन्छ, म खालि यही भ्रमसँगै जुटिरहे, थाहै पाइन मलाई खोज्दै आउनेहरू कतिखेर पराई बनेर गइसकेछन्, आखिर समयसँग दगुर्ने बानी परेको मान्छे कसैको प्रेमलाई पर्खेर कहाँ बस्थ्यो र, बरु त्यस्तै मान्छेको खोजीमा लागि पर्छ, त्यस्तै मान्छे भेटाउँछु भन्ने विश्वासले अघि बढ्छ तर उसलाई पर्खेर कहिल्यै बस्दैन, म यसलाई मान्छेको कमजोरी भनौँ या साहसीपन, अचेल कोही भन्दा कोही कम छैन यहाँ, कसैलाई नपाएर कोही रुनेवाला छैन, हेर्दा हेर्दै कस्तो असम्मको संसार बन्यो, बाँच्ने बहानाहरू अनेक हुँदा रहेछन्, प्रकृतिले मान्छेलाई एउटा गजबको हतियार दिएको छ, कुनै पनि कठिन घडीमा त्यही हतियारको प्रयोग गर्छ मान्छे, कुनै दिनको आत्मीय सम्बन्ध कुनै दिन भोलि बारबारसम्मको अवस्थामा पुग्छ, हिजोको अत्यावश्यक मान्छे आज चाहिँदैन उसलाई, किनकि हिजोको मान्छे उसको मेमोरीबाट डिलिट भइसकेको छ, आज त अर्कै आइसक्यो उसको जिन्दगीमा, सेकेन्ड त्यही हो मिनट त्यही हो घण्टा त्यही हो अनि समय त्यही हो, हिजो पनि त्यही हो अनि आज पनि त्यही हो, तर मान्छे चाहिँ सेकेन्ड सेकेन्डमा बदलिन्छ, मिनट मिनटमा हराउँछ र घण्टा घण्टामा नयाँ सम्बन्धको दलिल पेश गरिरहन्छ, लडेको मान्छेलाई हात समातेर उठाउँछ अनि अर्को नयाँ सम्बन्धको सहारामा उचालेर पसार्छ, हो यसरी नै जन्म कैद हुन्छन् सपनाहरू अनि कसैका रहरहरू, जन्मकैद पिञ्जडामा थुन्नेहरू भेटिन्छन्, एकहोरू सपना बुन्नेहरू भेटिन्छन्, जन्मकैद पिञ्जडामा थुन्नेहरू भेटिन्छन्, एकहोरू सपना बुन्नेहरू भेटिन्छन्, कसैलाई दोबाटोमा कुराउनुसम्म कुराएर आफूलाई निकै अघि उसिन्नेहरू भेटिन्छन्, आफूलाई निकै अघि उसिन्नेहरू भेटिन्छन्, मुटु भित्र बोलाएर एकै पलमा बिदा दियो, मुटु भित्र बोलाएर एकै पलमा बिदा दियो, फुलले घेर्छु भन्नेले पीताम्बरले एमलोक जाने भिसा पर्दैछु म प्रिय धेरै रहन्न अब छिटै मर्दैछु म प्रिय तिमी सोचौली जडेया थियो कलेजो फाटे होला रोगले होइन आत्महत्या गर्दैछु म प्रिय मेरो आत्मीय मित्र लक्ष्मण घिमिरेको यो मुक्तकसँगै म आजको कार्यक्रम सुरुवात गरेँ कसैको सम्झनालाई मनमा अल्झाउँछ एकैछिनमा जान्छ तर तहल्का मचाउँछ आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो याद बल्झाउँछ भेटिएर छुटिएको तपाईँ छुटिएर नभेटिएको तपाईँ अनि एकै पल भए पनि यादहरूद्वारा लखेटिएको तपाईँ सबै सबैलाई नमस्कार म महेश भूषाल आज पनि हाँसिरहेका प्रेमीहरूको मन रुवाउन भन्दै टुप्लुक्क आइपुगेँ सारथी लक्ष्मण घिमिरेसँगै रोएको देख्दैनन् सबले बौलाएको देख्छन् आफ्नो भन्दा अरूको जीवन मौलाएको देख्छन् विश्वास लुटेर सपना बुन्नेको के कुरा यहाँ त आफन्तले नै शत्रु जस्तै औँल्याएको देख्छन् नमस्कार सुस्वागतम कार्यक्रम नमेटिने यादको 35 श्रृङ्खलामा तपाईँलाई स्वागत छ रेडियो देउराली अर्घाखाँचीको उत्पादन कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम हो नमेटिने याद म छु महेश भूषाल तपाईँको साथमा र मलाई प्रवृत्तिबाट यतिखेर यो बन्द कोठाको मेरो आवाज तपाईँसम्म पुर्याउन मेरो आत्मीय मित्र लक्ष्मण घिमिरेले साथ दिइरहनु भएको छ कार्यक्रम नमेटिने या तपाईँ जो पहिलोपटक सुन्दै हुनुहुन्छ भने म तपाईँको लागि भन्दैछु प्रेममा आधारित कार्यक्रम हो नमेटिने याद प्रेमका विभिन्न विषयमा रहेर हामी चर्चा परिचर्चा गर्छौँ केही विचारहरू सुनाउँछौँ केही विचारहरू सुन्छौँ तपाईँको गजल र मुक्तक विधालाई समातेका छौँ साहित्यको यदि तपाईँसँग पनि गजल अथवा मुक्तकहरू छन् भने प्रत्यक्ष फोन सम्पर्कमा आएर वाचन गर्न सक्नुहुनेछ जसको लागि 077-420-381 यो नम्बर हामीले खुल्ला गरिसकेका छौँ अनि यसै गरी www.facebook.com/deuralinametineyadma प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरूलाई पनि हामी कार्यक्रममा स्थान दिने गर्छौँ र तपाईँ फोन सम्पर्कमा आएर साहित्यिक रचना वाचन गरिरहँदा तपाईँमध्ये उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने एकजनालाई हामी अर्को हप्ता विजेता घोषित पनि गर्छौँ र उहाँले पाउनुहुनेछ एनटिसी गुरु साई बराबरको रिचार्ज कार्ड र यसो भनिरहँदा गत हप्ताको उत्कृष्ट साथी हामीले छान्नुपर्ने हुन्छ गत हप्ताको कार्यक्रममा आउनुहुने मध्येबाट एकजनालाई हामी उत्कृष्ट बनाएका छौँ उहाँले कार्यक्रममा वाचन गर्नुभएको साहित्यिक रचना बिन्ती सानु मलाई जस्तै आशमा नपार्नु जुनी जुनी साथ दिने विश्वासमा नपार्नु जिन्दगीको यात्रामा धेरै धेरै भेटिएलान् बीच बाटोमै छोडी उसलाई त्रासमा नपार्नु बिन्ती सानु मलाई जस्तै आशमा नपार्नु जुनी जुनी साथ दिने विश्वासमा नपार्नु बधाई छ पौदी अमराईको साथी प्रयासी नानुलाई उहाँ गत हप्ताको उत्कृष्ट बन्न सफल हुनुभएको छ सँगसँगै उहाँले जित्नु भएको छ एनटिसी गुरु साई बराबरको रिचार्ज कार्डलाई र जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले जुन सन्धिखर्क छ ब्याङ्क रोडमा अवस्थित छ जहाँ डकुमेन्ट स्क्यानिङ इन्टरनेट फोन सेवा साइबरको व्यवस्था सँगसँगै तपाईँले रु 10 आफूले चाहेको रकम सिधै आफ्नो मोबाइलमा रिचार्ज गर्न र एनटिसीको रु 100 बराबरको रिचार्ज गर्दा रु 5 बोनससँगै डिसोमको रिचार्ज कार्डको सुविधा पनि रहेको छ त्यहाँ र एउटा नयाँ सूचना त्यहाँबाट वाइफाई सेवा सुचारू भइसकेको छ तपाईँले वाइफाई तपाईँको मोबाइलमा वाइफाई नेटवर्क उमेश कनेक्सन यदि भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ र जहाँको प्रोप्राइटर हुनुहुन्छ उमेश गैरी र तपाईँले कार्यक्रम सुनिरहँदा कति साथीहरू साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ होला कतिले साहित्यिक रचनाहरू लेख्न जान्नुहुन्न होला कतिको फोन लागिरहेको छैन होला यस्तै समस्यालाई मध्यनजर राखी हामीले एसएमएस अनलाइनको यो व्यवस्था मिलाएका छौँ तपाईँले आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् यसलाई एसटिएन लिसन टाइप गर्नुहोस् एक स्पेस सुन्नुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 98075383 एसएमएस गर्नुहोस् यदि कार्यक्रम सुनिरहनु भएको छ भने र तपाईँमध्ये उत्कृष्ट साहित्यिक रचना पठाउने भन्दा पनि एसएमएस अनलाइनमा दुईजना साथीलाई हामी विजेता घोषित गर्नेछौँ दुईजना साथीले पाउनुहुनेछ एनटिसीको रु 100 बराबरको रिचार्ज कार्ड र जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिभर नासु सेन्टर जुन सन्धिखेरको छ ब्याङ्क रोड एसबीआई ब्याङ्कको ठिक अगाडि रहेको छ जहाँ पार्टी सुज, स्पोर्ट सुज, स्कूल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ र सँगसँगै पर्सहरू र कोरियन बेल्टको बिक्री वितरण पनि गरिन्छ। जहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कौशिला नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475770075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनसादी पसल जुन सन्धिखेरको नौ सुत्रा बेसी पुसाल बुकसँगै सटेको घरमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98471982921 98473696141 र 98440463। के गर्दै हुनुहुन्छ कुनी? सायद सुत्ने तयारीमा हुनुहुन्छ होला। जहाँ जस्तो अवस्थामा हुनुहुन्छ कार्यक्रम सुनिरहनु भएको छ तपाईँ सबैप्रति म एकदम आभारी छु। आज स्वास्थ्यमा अलिकति समस्या देखिएको छ र पनि म उपस्थित भएको छु। तपाईँको माया र तपाईँले कार्यक्रमप्रति देखाएको सद्भावले मलाई यहाँसम्म आउन बाध्य बनाएको छ। आजको विषयमा एकैछिनपछि छलफल गरौँला। त्योभन्दा अगाडि कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म पाल्पादेखि यशोदा बस्याल। पाल्पाबाट यशोदाजी है? हजुर। निकै लामो समयपछि कुराकानी भयो तपाईँसँग। के गर्दै हुनुहुन्छ पाल्पामा? मैले अहिले हजुरलाई सुन्दैछु। ए, सुन्नुको अलावा के गर्नुहुन्छ? टिचिङ गर्छु। ए, टिचिङ प्लस अध्यापन प्लस अध्ययन गर्नुहुन्छ है? हजुर हजुर। ए, अनि के लिएर आउनु भएको छ आजको विषयमा? मैले गजल। हुन्छ सुरुवात गर्नुहोस्। सुरु गरौँ है त। हुन्छ धन्यवाद। गाउँ छोडिकन सहरमा गयौ, गाउँ छोडिकन सहरमा गयौ, बाध्यतामा हो कि रहरमा गयौ, गाउँ छोडिकन सहरमा गयौ, निश्चल हावा पानी भुलेर यहाँ, निश्चल हावा पानी भुलेर यहाँ, भन्न सक्छौ के को लहरमा गयौ, गाउँ छोडिकन सहरमा गयौ, धनको ललितमा फसेर हो कि, धनको ललितमा फसेर हो कि, पिलायौ आफै जहरमा गयौ, भन्न सक्छौ के को लहरमा गयौ, विगतका कुरा तटक्कै बिर्सी, विगतका कुरा तटक्कै बिर्सी, सुनाऊ के रमाइलो प्रहरमा गयौ, पिलायौ आफै जहरमा गयौ, जीवनको मोड लामो छ यात्रा, जीवनको मोड लामो छ यात्रा, खुसियाली हो कि कहरमा गयौ, सुनाऊ के रमाइलो प्रहरमा गयौ, गाउँ छोडिकन सहरमा गयौ, बाध्यतामा हो कि रहरमा गयौ। हजुर धन्यवाद। के गर्ने परदेशीको व्यथा यस्तै हो, नेपाल र नेपालीको कथा यस्तै हो, के गर्ने परदेशीको व्यथा यस्तै हो, नेपाल र नेपालीको कथा यस्तै हो, मनलाई यही छोडी शरीर मात्रै दौडाएर, मनलाई यही छोडी शरीर मात्रै दौडाएर समयसँगै दौड्नुपर्ने जाय जेथा यस्तै हो, के गर्ने परदेशीको व्यथा यस्तै हो, नेपाल र नेपालीको कथा यस्तै हो। यस्ताजी छुटिन्छौ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। यशोदाजी आउनुभएको थियो पाल्पाबाट, उहाँ पनि भइसक्नु भएको छ। प्रेमका विभिन्न विषयमा रहेर चर्चा परिचर्चा हुने एउटा भिन्नै रेडियो कार्यक्रम नमेटिने यादको 35 श्रृङ्खलामा छौँ आज हामी। र आजको हाम्रो विषय रहेको छ प्रेममा ईश्वरप्रतिको विश्वासले कस्तो भूमिका राख्छ। कुनै युवक आफूले मन पराएको युवतीलाई प्रेम प्रस्ताव राख्नु पूर्व निश्चय नै ईश्वरलाई सम्झन्छ अनि मनमनै भए पनि भनेकै हुन्छ, हे भगवान् उसले मेरो प्रेम प्रस्ताव स्वीकार होस्, यदि स्वीकृत भयो भने थ्याङ्क्स गड भन्छ, अस्वीकृत भयो भने हे भगवान् के हुन्छ होला भन्छ। यो त प्रेम प्रारम्भको कुरा भयो। प्रेम सम्बन्ध सुरु भइसकेपछि त भगवान्प्रतिको आस्था झन्झन बलियो बन्दै जान्छ। दुवैजना भिन्दा भिन्दै धर्म मान्ने भए पनि प्रेमकै खातिर कुनै एकले आफू पनि उसले मानेकै धर्म मान्न थाल्छ अनि हरदिन प्रार्थना गर्छ हाम्रो प्रेम सफल बनाइदिऊ भनेर। दुईमध्ये कुनै एकको बिहेको कुरा चल्नुपर्छ अनि त त्यो जोडीको बलियो सहारा नै अदृश्य भगवान भइदिन्छ। कतिले त भाकली गर्छन् प्रेम सफल बनाइदिऊ भनेर। कुनै प्रेमी प्रेमिका मन्दिरमा पुगे भने एकछिन मूर्तिको अगाडि दुवै हात जोडेर आँखा चिम्म गरेर बस्छन्, निकै इमान्दार भक्त छैन। अनि एकछिनपछि फर्किँदा प्रायः केटाले सोध्छ तिमीले भगवानसँग के माग्यौ? केटी जवाब दिन्छ मागेको कुरा पनि भन्छन् त, भन्यो भने पुरा हुँदैन रे। त्यति बेला ती दुवैले भने पनि नभने पनि उनीहरूले माग्ने वर भनेको शत प्रतिशत मेरो विवाह उसैसँग होस् भन्ने नै हुन्छ। यसरी नै प्रेमप्रति भगवानको आस्था लुकेको हुन्छ। सुख पर्दा सबै बिर्सने र दुःख पर्दा भगवान सम्झिने पुरानो आदत हो मान्छेको। अझ प्रेममा त झन्झन यसको प्रयोग भइरहेछ। सम्बन्ध सुरुवात गर्दा भगवानलाई कैयौं पटक पुकार्ने त्यही मान्छे आफैले सम्बन्धको अन्त्य गर्दा पनि आफूलाई पवित्र भएको ठान्छ। र पनि एउटा बलियो विश्वास चाहिँ के रहेछ भने हरेक मान्छे आफ्नो अपराधको एक दिन आफै शिकार हुन्छ। आफूसँग भएको प्रेम भताभुङ्ग हुन्छ अनि ईश्वरलाई दोष दिन्छ, चरित्रहीन बनाउँछ ईश्वरलाई। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कपिल वस्तु चनौटाबाट अविरल स्वागत छ। अविरलजी है? हजुर। के गर्नुहुन्छ अविरलजीले कपिल वस्तुमा? कार्यक्रम सुनेर। कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुर। अनि रेडियो देउराली कस्तो सुनिन्छ कपिल वस्तुमा? एकदमै राम्रो सुनिन्छ। ए, माया गर्नुहुन्छ हामीलाई है? अझै माया गर्दै जानु होला। हामी तपाईँकै सहारामा बाँचेका छौँ, तपाईँकै सहारामा उभिएका छौँ है त। हेलो, के लिएर आउनु भएको छ आजको विषयमा? हुन्छ, सुरुवात गर्नुहोस्। मेरो जवानी लुट्यौ नभन फिरे, मेरो जवानी सबै लुट्यौ नभन फिरे, मर्नु न बाँच्नु पारे छुट्यौ नभन फिरे, मर्नु न बाँच्नु पारे छुट्यौ नभन फिरे, मेरो जवानी सबै लुट्यौ नभन फिरे, आफूभन्दा धेरै माया दिएकै थिए, आफूभन्दा धेरै माया दिएकै थिए, तराईसँग रातभरि सुत्यौ नभन फिरे, मर्नु न बाँच्नु पारे छुट्यौ नभन फिरे, काम गर्दा थकै लागि अलिकति पिए, रक्सी खाई हल्ला गर्यो पिट्यौ नभन फिरे, पढाइसँग रातभरि सुत्यौ नभन फिरे, अब तिम्रो मेरो साथ यति नै हो भन्दै, अब तिम्रो मेरो साथ यति नै हो भन्दै, जुनी जुनीको नाता टुट्यौ नभन फिरे, मर्नु न बाँच्नु पारे छुट्यौ नभन फिरे, रक्सी खाई हल्ला गरे पिट्यौ नभन फिरे, रक्सी खाई हल्ला गरे पिट्यौ नभन फिरे, यति नै। ध्यान दिनुहोस्, प्रेम कहिले नाप्नु हुँदैन, कसैले दिन्छु भने नि थाप्नु हुँदैन। ध्यान दिनुहोस्, प्रेम कहिले नाप्नु हुँदैन, कसैले दिन्छु भने नि थाप्नु हुँदैन, उसले त्यसो भने छोडिदिनुहोस् प्रेम, उसले त्यसो भने छोडिदिनुहोस् प्रेम, बल जफत मुटुभित्र छाप्नु हुँदैन। ध्यान दिनुहोस्, प्रेम कहिले नाप्नु हुँदैन, कसैले दिन्छु भने नि थाप्नु हुँदैन। अविरलजी छुटिन्छौ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। नमस्ते। अविरलजी आउनुभएको थियो कपिल वस्तुबाट, उहाँ पनि गइसक्नु भएको छ। यसै गरी www.facebook.com/deuralinamitiniyatma प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरूलाई म यहाँनिर स्थान दिन चाहन्छु। गजल पठाउने साथी हुनुहुन्छ रमेश पाण्डे, विपिन भगवती पाँच, अर्घ खाँसीको साथी। पार हुँदो रहेछ जीवन मनमा आशा मरेपछि, पीडा पन्ने बल्ल बुझे आफैलाई परेपछि। पार हुँदो रहेछ जीवन मनमा आशा मरेपछि, पीडा पन्ने बल्ल बुझे आफैलाई परेपछि। अधुरो यो जीवन मेरो बाँच्ने रहर सबै मर्यो, अधुरो यो जीवन मेरो बाँच्ने रहर सबै मर्यो, साथ दिन्छु भन्ने मान्छे अन्त्य बसाई सरेपछि। पीडा पन्ने बल्ल बुझे आफैलाई परेपछि, रुँदैछु म तिम्रै यादमा खुसी छौ होला तिमी, रुँदैछु म तिम्रै यादमा खुसी छौ होला तिमी, मलाई सपना देखाएर माया अन्त्य गरेपछि, साथ दिन्छु भन्ने मान्छे अन्त्य बसाई सरेपछि। लुकाउन खोजे पीडा तर लुक्न सकेन खै, लुकाउन खोजे पीडा तर लुक्न सकेन खै, आँसु बन्दा बन्दै आँसु आँखाबाट झरेपछि। पार हुँदो रहेछ जीवन मनमा आशा मरेपछि, पीडा पन्ने बल्ल बुझे आफैलाई परेपछि। रमेश पाण्डे, विपिन भगवती पाँच, अर्घ खाँसीको साथी। त्यसै गरी अर्को मुक्तक रहेको छ चेतनारायण भूषाल, डिबना तीन, अर्घ खाँसीका मित्रको। झुपडीको मान्छे म त तिम्रो सुन्दर दरबार होस्, मैले भन्दा पनि धेरै माया गर्ने घरबार होस्। झुपडीको मान्छे म त तिम्रो सुन्दर दरबार होस्, मैले भन्दा पनि धेरै माया गर्ने घरबार होस्। तिमीले कहिले हार्नुहुन्न यसै गरी जितिरहनु, मैले हार्दा जित्छौ भने मेरो सधैँ हार होस्। झुपडीको मान्छे म त तिम्रो सुन्दर दरबार होस्, मैले भन्दा पनि धेरै माया गर्ने घरबार होस्। चेतनारायण भूषाल, डिबना तीन, अर्घ खाँसीका मित्रको मुक्तक। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म चित्रघरती मगर सन्धिखर्कको रतालीदेखि। ए, चित्रजी सन्धिखर्कबाट है? हजुर के गर्दै हुनुहुन्छ सन्दीप खड्कामा चित्रजीले? अहिले म जनजाति उच्च माध्यमिकमा अध्ययन गर्दैछु। ए अध्ययन गर्नुहुन्छ है? हजुर। कतिमा अध्ययनरत हुनुहुन्छ सन्दीपजी? अहिले 11 क्लासमा। ए कक्षा 11 मा है? हजुर। पढाइ राम्रै छ पक्कै पनि? हजुर राम्रै छ। अनि के छ आजको प्रस्तुति तपाईँको? आजको उपस्थितिमा मेरो मुक्तक लिएर आएको छु। हुन्छ सुरुवात गर्नुहोस् आफ्नो मुक्तकलाई। बिग्रेको ढुङ्गा उस्तै बगरको ढुङ्गा उस्तै, बिग्रेको ढुङ्गा उस्तै बगरको ढुङ्गा उस्तै, नउड्ने चङ्गा उस्तै ओइलाएको फुलको ढुङ्गा उस्तै, नउड्ने चङ्गा उस्तै ओइलाएको फुलको ढुङ्गा उस्तै। संसार प्राचीनबाट आधुनिक कर्मा दौडे पनि, संसार प्राचीनबाट आधुनिक कर्मा दौडे पनि, पूर्वको घाम उस्तै सृष्टिको नाम उस्तै, बिग्रेको ढुङ्गा उस्तै बगरको ढुङ्गा उस्तै, नउड्ने चङ्गा उस्तै ओइलाएको फुलको ढुङ्गा उस्तै। यति नै हजुर। के गर्ने अहिलेको फेसन यस्तै छ, यही फेसन गर्दा गर्दै दुनियाँ व्यस्तै छ। के गर्ने अहिलेको फेसन यस्तै छ, यही फेसन गर्दा गर्दै दुनियाँ बेच्दै छ। तपाईँ पनि यसै गरी परिवर्तन हुनुभएको छ, तपाईँ पनि यसै गरी परिवर्तन हुनुभएको छ। नसोच्नु यो संसार सधैँ त्यस्तै छ, के गर्ने अहिलेको फेसन यस्तै छ, यही फेसन गर्दा गर्दै दुनियाँ बेच्दै छ। चित्रजी सुटिन्छौँ, फेरि फेरि आउँदै गर्नु होला। नमस्ते। चित्रजी आउनुभएको थियो सन्धि खर्कबाट, उहाँ पनि गइसक्नु भएको छ। 077-424-381 यो नम्बर हामीले कुरा गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। चोट दिँदा आफन्तले हेर्दो रहेछ पराइली, फसाउने जुक्ति पनि फेर्दो रहेछ पराइली। अमृत भारती टिकुरा अर्घाखाँचीका साथीको मुक्तक। चोट दिँदा आफन्तले हेर्दो रहेछ पराइली, फसाउने जुक्ति पनि फेर्दो रहेछ पराइली। कसैलाई आफ्नो सम्झी मुटु सापट लिन खोज्दा मुटुभित्र जाल रसी बेर्दो रहेछ पराइली। चोट दिँदा आफन्तले हेर्दो रहेछ पराइली, फसाउने जुक्ति पनि फेर्दो रहेछ पराइली। अमृत भारती टिकुरा अर्घाखाँचीका साथीको मुक्तक। त्यसै गरी अर्को मुक्तक रहेको छ शेषकान्त गैरी क्रिकेट प्रेमी लेख्नुहुन्छ आफूलाई धनचोर अर्घाखाँचीको साथी। चार खेलमा चारी हार भयो नेपालीको, भाग्य होइन लगानी नै बेकार भयो नेपालीको। चार खेलमा चारी हार भयो नेपालीको, भाग्य होइन लगानी नै बेकार भयो नेपालीको। जित्छौँ भन्दै खेलेकै हो विश्वकप पुग्नलाई, लाग्छ कतै खेल खेल्ने हतार भयो नेपालीको। चार खेलमा चारै हार भयो नेपालीको, भाग्य होइन लगानी नै बेकार भयो नेपालीको। शेषकान्त गैरी क्रिकेट प्रेमी धनचौर अर्घाखाँचीका साथीको मुक्तक। त्यसै गरी अर्को मुक्तक रहेको छ विष्णु बहादुर थापा डिबर्ना 3 अर्घाखाँचीका साथीको। इमानदारी भेटाएर माया लाउने गरायो, नसासँगै क्यासिनोमा धाउने गरायो। इमानदारी भेटाएर माया लाउने गरायो, नसासँगै क्यासिनोमा धाउने गरायो। स्वार्थ आफ्नो मेटाउन बाटो अन्तै मोडेपछि त्यसैले त गीत गजल गाउने गरायो। इमानदारी भेटाएर माया लाउने गरायो, नसासँगै क्यासिनोमा धाउने गरायो। विष्णु बहादुर थापा डिबर्ना 3 अर्घाखाँचीका साथीको मुक्तक। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्कार। हजुर नमस्ते दाजु। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म गुल्मी बलिदिन्दगी केयर सिंह खास मगर प्रेम। ए केयर सिंह जी है? हजुर। कार्यक्रममा दोस्रो पटक तपाईँको सहभागिता। हजुर। के गर्दै हुनुहुन्छ गुल्मीमा? हजुर अहिले यतिकै बसोबास। बस्दै हुनुहुन्छ? हजुर। कार्यक्रम सुनिरहनु भएको छ? हजुर एकदम। के छ आजको प्रस्तुति तपाईँको? हजुर मुक्तक लिएर आएको छु। हुन्छ सुरुवात गर्नुहोस्। तिर्खा लाछ भन्न पनि आँसुको मूल फुटेको छ, तिर्खा लाछ भन्न पनि आँसुको मूल फुटेको छ, माया लाको छु भन्न पनि सम्बन्ध नै छुटेको छ। तिर्खा लाछ भन्न पनि आँसुको मूल फुटेको छ, माया लाको छु भन्न पनि सम्बन्ध नै छुटेको छ। एक मुटु दुई भइसकेपछि यहाँ, एक मुटु दुई भइसकेपछि यहाँ, तिर्खा लाछ भन्न पनि आँसुको मूल फुटेको छ, माया लाको छु भन्न पनि सम्बन्ध नै छुटेको छ। एक मुटु दुई भइसकेपछि यहाँ, बाँचु भने पनि मेरो मुटु त्यतै छुटिसकेको छ। तिर्खा लाछ भन्न पनि आँसुको मूल फुटेको छ, माया लाको छु भन्न पनि सम्बन्ध नै छुटेको छ अस्ति दाजु। कहिलेकाहीँ त थाहै नपाई माया पनि टुट्छ भन्छन्, अनायासै सिसा शरीर त्यो पनि त फुट्छ भन्छन्। कहिलेकाहीँ त थाहै नपाई माया पनि टुट्छ भन्छन्, अनायासै सिसा शरीर त्यो पनि त फुट्छ भन्छन्। कत्तिपटक बैरी लाग्छन् आँखा लाग्छन् दुनियाँको, कत्तिपटक बैरी लाग्छन् आँखा लाग्छन् दुनियाँको, छुटाउनलाई दुनियाँ नै एकातर्फ जुट्छ भन्छन्। कहिलेकाहीँ त थाहै नपाई माया पनि टुट्छ भन्छन्, अनायासै सिसा शरीर त्यो पनि त फुट्छ भन्छन्। केरसिंहजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। केरसिंहजी आउनुभएको थियो, उहाँ पनि गइसक्नु भएको छ। र म आजको विषयतर्फ जान चाहन्छु। आजको हाम्रो विषय रहेको छ प्रेममा ईश्वरप्रतिको विश्वासले कस्तो भूमिका राख्छ। प्रेम छुट्दा र प्रेम गाँसिँदा भगवानकै सामिप्यता रहेको ठान्छन् प्रेमी प्रेमिकाहरू। जस्तो कि कसैसँग सम्बन्ध गाँसियो त्यसको पहिलो प्राथमिकता भगवान नै हुन्छ, र सम्बन्ध छुट्दा पनि पहिलो दोषी भगवान नै हुन्छ। प्रेममा भगवानले खेल्ने भूमिका के छ त्यो त मलाई थाहा छैन, तर प्रेममा भगवानप्रतिको विश्वास सधैँ अटल छ। र यो पनि मैले देखेको छु, एक्लो जीवन बिताइरहेका मान्छे भगवान छैन भन्दै बसेका छन्, तर कसैसँग जीवन बिताइरहेका मान्छे भने बिल्कुल भगवानको विश्वास गर्छन्। आत्मामा भगवानको अस्तित्व रहेको र सम्बन्धलाई स्थायी बनाउन भगवानको ठूलो हात रहेको कुरा प्रश्न आउँछन्। फेरि भगवानलाई धिक्कार्ने र दोष दिने पनि यही भेटिन्छन्। भूपी शेरचन्दले मेरो शोक कवितामा लेखेका छन्, कुनै एक शोक जहाँ देवता र मानिस दुवैले एकअर्कालाई धिक्कारिरहेका छन्। मानव जातिको दुःख र पीडाप्रति न ती भगवान बोल्ने न मानिसले ती देवताको पूजा आराधना नै गर्ने, यो कुरा पनि प्रष्टाएका छन् उनले। भगवान छ छैन भन्ने अर्को विषय हो, तर म आज यति भन्छु कि भगवानप्रतिको आस्थाले प्रेममा सधैँ सकारात्मक प्रभाव पारिरहन्छ। आज सकारात्मक भन्दा पनि कसैलाई पाउने र नपाउने जिम्मा भगवानको भएको ठान्छ प्रेमी। प्रेम सुरु हुँदादेखि प्रेमको अन्तिम रूप विवाहसम्म आइपुग्दा भगवानको हैकम कति पनि डगमगाउँदैन। अझ विवाहमा त जग्गीमा बसी भगवानको परिक्रमा नगरेसम्म अथवा भगवानलाई साँची नराखी गरिएको बन्धनलाई मान्यता दिइँदैन। ल हेर्नुहोस् त, प्रेम प्रस्ताव राख्दाको दिनदेखि विवाहसम्म आइपुग्दा भगवानको विश्वास कति झाँगिदो रहेछ। हामी आजको विषयसँगै छौँ। हामी आजको कार्यक्रम नमेटिने यादसँगै छौँ। प्रवृत्तिमा हुनुहुन्छ मेरो आत्मीय मित्र लक्ष्मण घिमिरी, आवाजमा छु म महेश भूषाल। हामीहरू जुटिरहेका छौँ तपाईँका यादहरू बल्झाउने यो प्रयासमा, र हामी आजको कार्यक्रमको अन्तिम सहभागी साथीलाई फोन सम्पर्कमा निम्ति आउने तयारीमा छौँ। सायद आइसक्नु भएको छ, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शारदामुखी अर्घाखाँची गोटीबर्नाबाट है। हजुर, के गर्नुहुन्छ शारदाजीले अर्घाँची गोटीबर्नामा? यतिकै बस्ने, अनि घर काम गर्ने बस्ने, त्यही नै हो। हामी अन्तमा छौँ, के छ तपाईँको प्रस्तुति आजको? गजल। हुन्छ, छोटो मिठो रूपमा प्रस्तुत गरिदिनुहोस् है त। तिमीसँग जिउने आशा लिएर म बाँचेकी छु, तिमीसँग जिउने आशा लिएर म बाँचेकी छु, सत्तो माया तिमीलाई दिएर म बाँचेकी छु, आउँछौ तिमी सपनीमा बिपनीमा भेट्या छैन, आउँछौ तिमी सपनीमा बिपनीमा भेट्या छैन, तिम्री तिल्याद जीवन दिएर म बाँचेकी छु, सत्तो माया तिमीलाई दिएर म बाँचेकी छु, छोटाको यो जीवनमा सम्झौता गरी, छोटाको यो जीवनमा सम्झौता गरी, प्यास मेटाउन सुवास लिएर पिएर म बाँचेकी छु, सत्तो माया तिमीलाई दिएर म बाँचेकी छु, अनायासी रहरहरू जन्माउँदै पुन, अनायासी रहरहरू जन्माउँदै पुन, मेरो यो कोमल मन खिएर म बाँचेकी छु, सत्तो माया तिमीलाई दिएर म बाँचेकी छु, तिमीसँग जिउने आशा दिएर म बाँचेकी छु, तिम्रै तुल्याएको जीवन दिएर म बाँचेकी छु, प्यास मेटाउन आँसु बस पिएर म बाँचेकी छु, सक्दो माया तिमीलाई दिएर म बाँचेकी छु। हजुर प्रेम जब तपाईलाई पछ्याउँदै आउँछ त्यतिबेला कसैको ज्यादै माया लाउँछ। प्रेम जब तपाईलाई पछ्याउँदै आउँछ त्यतिबेला कसैको ज्यादै माया लाउँछ। सपनीमा भेट्नु भो अब विपनीमा भेटेपछि, सपनीमा भेट्नु भो अब विपनीमा भेटेपछि, कत्तिपटक त्यही मुहार हेर्न पाइला धाउँछ। प्रेम जब तपाईलाई पछ्याउँदै आउँछ त्यतिबेला कसैको ज्यादै माया लाउँछ। शारदाजी छुटिन्छौ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। डिभर्नबाट शारदा मुखिया आउनुभएको थियो, उहाँ पनि गइसक्नुभएको छ। र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ। हामी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्नुपर्ने हुन्छ। तपाईँलाई भनिरहेका छौँ, मोबाइलको म्यासेज बक्समा जानुहोस्, यसलाई एसटिएन लिसन टाइप गर्नुहोस्, एक्सप्रेस गर्नुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9875783383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बापत दुईजना साथीले पाउनुहुनेछ एनटिसीको रुसाई बराबरको रिचार्ज कार्ड। र जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डिबर्ना सु सेन्टर जहाँको प्रोभाइडर हुनुहुन्छ कमल नेपाली र कोशिला नेपाली, त्यसै गरी श्रीराम अर्घाखाँची सुनचाँदी पसल जहाँको प्रोभाइडर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी। तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमेटिने याद, हामी एकैछिनपछि आउनेछौँ। स्वागत छ तपाईँलाई कार्यक्रममा। निदाइसक्नु भयो कि कार्यक्रम सुनिरहनु भएको छ कुन्नी। आजको कार्यक्रमको 45 मिनटको यो यात्रा हामीले पार गरिसकेका छौँ र म एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्न चाहन्छु। र आज एसएमएस अनलाइनमा जम्मा जम्मी 204 एसएमएस हामीलाई प्राप्त भए। तपाईँ सबैप्रति म एकदम आभारी छु। मैले अघि पनि भने, फेरि पनि भन्छु, तपाईँ सबैप्रति म एकदम आभारी छु। तपाईँले दर्शाएको यो माया मैले कहिले भुल्ने छैन। तपाईँका एसएमएसहरू मसँग सुरक्षित रहनेछन्, यो कुरा पनि जानकारी गराउन चाहन्छु। र रिचार्ज कार्ड पाउने साथीको नाम, यो एसएमएस अनलाइनको विजेताको नाम म सार्वजनिक गर्न गइरहेको छु। बधाई छ अर्घाखाँची पटोटीको साथी जुनु रिजाललाई, त्यसै गरी अर्को साथी हुनुहुन्छ अर्घाखाँची खनदहको साथी प्रकाश खनाललाई, दुवैलाई बधाई। तपाईँ गुलाब प्रथाद्वारा विजेता घोषित हुनुभएको छ। र रिचार्ज कार्ड सौजन्य गरेको छ डिबर्ना सु सेन्टर श्रीराम अर्घाखाँची सुनचाली पसल। र आज आउनुहुने साथीमध्ये उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने साथीलाई अर्को हप्ता हामी विजेता घोषित गर्नेछौँ र उहाँलाई उमेश कनेक्सनको तर्फबाट एउटा रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ उहाँले। र हामी कार्यक्रमको अन्तमा छौँ। यति दिनसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद। कसै कसरी पहिलोपटकको सुन्नुभएको कार्यक्रम, तपाईँलाई विशेष आभार। त्यसै गरी फोन सम्पर्कमा आउनुहुने तपाईँ, फोन सम्पर्कमा आउन प्रयास गर्नुहुने तपाईँ, यो हप्ता पनि तपाईँको फोन लागेन, निराश नहुनुहोस्। एकपटक जित्नको लागि धेरै पटक हार्नुपर्छ, अर्को हप्ता प्रयास गर्न नभन्नुहोला। त्यसै गरी तपाईँसँग साहित्यिक रचना छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz मीडिया चोक सन्धिखर कार्यकाशी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/देउराली नमेटिने याद र मेरो व्यक्तिगत पेज facebook.com/महेश भुषाल गजल सिङ्गर। र भोलि हामी यो कार्यक्रम फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी मेरो आफ्नै ब्लग www.भुषालमहेश.blogspot.com पनि कार्यक्रम नमेटिने यादका सम्पूर्ण श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.दीपसंसार1k.blogspot.com र www.शालिग्राम1k.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। यतिन्जेलसम्म साथ दिनुहुने सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने मेरो आत्मीय मित्र लक्ष्मण घिमिरेप्रति विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक वाल्टर स्कटको यो भनाइ छोड्दै म महेश भुषाल पनि अर्को हप्तासम्मको लागि ओझेल पर्न चाहन्छु। अरूलाई यसरी प्रशंसा गर्नु ताकि ऊ आजीवन तपाईँको मित्र बनोस्। प्रसिद्ध दार्शनिक वाल्टर स्कटको यो भनाइसँगै जान्छु, खुसी त्यागी आँसुहरू साथ लिएर आउनेछु अर्को हप्ता मंगलबारको रात लिएर आउनेछु। नमस्कार। जति टाढा रहे पनि बिर्सेको छैन तिमीला, जति टाढा रहे पनि बिर्सेको छैन तिमीला। नौजालीको जस्तो माया हैन जति टाढा रहे पनि बिर्सेको छैन तिमीलाई। तपाईं सुनिरहनु भएको छ रेडियो देउराली 101 मेगाहर्ज।